नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधिका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोक झन्कार। हामी कार्यक्रमका हरेक नवीनतम विषयहरूका साथमा उपस्थित हुने गर्दछौँ। हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समय यो रहने गर्दछ र यो समयमा तपाईँलाई लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिने गर्दछौँ। कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ, कहिले नयाँ भाका बजाउँछौँ त कहिले पुरानो भाका बजाउँछौँ, अनि कहिले केही समय अगाडि निक्लिएका भाकाहरू बजाउँछौँ। समग्रमा यस्तैमा कार्यक्रम लोक झन्कारको समयहरू अगाडि बढ्ने गर्दछ र आजको यो शुक्रबार व्यवसायमा भने हामी तपाईँका लागि लोकसङ्गीत क्षेत्रसँग सम्बन्धित विविध जानकारीहरू प्रस्तुत गर्ने गर्दछौँ। कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु मिठो भाकाबाट, त्यसपछि लोकसङ्गीतका विविध जानकारीहरू तपाईँहरूको माझमा पस्कने नै छु। मोटु भारी मैले भुल्न सक्थे राके गरे जुनमा पानी धर्छ पूर्णिमाको जुनमा पानी दाग छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ मन मोटु मैले भुल्न सक्थे राके गरे जुनमा पानी धर्छ पूर्णिमाको जुनमा पानी दाग छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ हो सानो तिम्रै माया लाग्छ सम्झेको दिन छैन तिम्रै माया लाग्छ घाम लागे पनि तिमी बिना आधेरै भइरहने जुनमा पानी धर्छ पूर्णिमाको जुनमा पानी दाग छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ हो सानो तिम्रै माया लाग्छ आँसु झर्छ को जुनमा पनि दाग्छ निकै सुमधुर भाका यहाँनिर सुन्यौँ हामीले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम लोकजानकार हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजीसम्मको समय यहाँनिर रहने गर्दछ र आजको उपसायमा लोकसङ्गीतसँग सम्बन्धित विविध जानकारीहरू हामी अगाडि सार्ने गर्दछौँ र यति बेला पशुपति शर्मा गीत छापिएको पाठ्यपुस्तक खारेज गरिएको समाचार तपाईँलाई अगाडि बढाउन चाहन्छु। लोकसङ्गीत क्षेत्रसँग सम्बन्धित समाचार हो यो। केही समय अगाडि जुन पशुपति शर्माको गीत किताबमा राखियो भनेर हङ्गामा मचिएको थियो, क्याम्पस पढ्न आउने बोलको गीत किताबमा छापिएकोमा निकै चर्का चर्की बजा नेपाली जुन शैक्षिक जगतमा परिरहेको अवस्थामा पशुपति शर्माको उरन ठाउँलो गीत छापिएपछि पाठ्य पुस्तक नै खारेजीमा परेको छ। पाठ्यपुस्तक विकास केन्द्रबाट स्वीकृति नलिई पुस्तक बजारमा ल्याएपछि उक्त पुस्तक खारेजीमा परेको हो। पाठ्यपुस्तकको स्वीकृति प्रक्रिया पुरा नगरेको हुँदा उक्त पाठ्यपुस्तक स्वीकृत नगरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रलाई पत्र लेखी कारवाही प्रक्रिया अगाडि बढाउन भनेपछि पाठ्यक्रम विकास केन्द्रले कारवाही प्रक्रियालाई अगाडि बढाउन बाध्य भएको हो। शिक्षा मन्त्रालयले पत्र लेखी गीतको बारेमा मन्त्रालयको ध्यान आकर्षण भएको र के कसरी यस्तो गीत पाठ्यपुस्तकमा छापिएको हो यसको जवाफ मागेको मन्त्रालय स्रोतले बताएको छ। कक्षा 7 को सामाजिक अध्ययन तथा जनसङ्ख्या शिक्षा पाठ्यपुस्तकको पेज नम्बर 59 आजकल मेरो के बस्यो बानी पढाइतिर झ्याप्पै मन नजाने क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुदाउने चित्त बुझाउने बोलको दोहोरी गीत छापिएको फेला परेपछि यस विषयको समाचार विभिन्न पत्र पत्रिकाहरूले विभिन्न वेबसाइटहरूले उठान गरेका थिए। अल्फाबेट बुक्स प्राली काठमाडौँले पाठ्यक्रम विकास केन्द्र सानो टिम भक्तपुरबाट स्वीकृत भनी ल्याएको पाठ्यपुस्तक हो, तर उरनठ्याउँले गीत छाप्ने प्रकाशकले बजारमा ल्याएको उक्त पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएको अर्को रहस्य पनि खुलेको छ। जिल्ला मन्त्रालयले पत्र लेखेको र उक्त पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्र सानो टिमबाट स्वीकृत नभएको केन्द्रले पुष्टि गरेको छ। केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले मन्त्रालयबाट पत्र आएको र पत्रमा पाठ्यपुस्तकमा छापिएको गीतको कुरा उल्लेख भएको बताए। समाचार प्रकाशित भएपछि केन्द्रले पनि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। निर्देशक ढुङ्गेलले भने क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा कार्यालयबाट जानकारी मागको लागि शिक्षा विभागलाई पत्र लेखिसकेका छौँ। उनले उक्त पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक नभएको स्पष्ट पनि पारे। यहाँबाट स्वीकृत भएको पाठ्यपुस्तक होइन, यसरी गैर कानुनी रूपमा पाठ्यपुस्तक बिक्री गर्ने प्रकाशकलाई कारवाही हुन्छ, हामीले कस्तो कारवाही गर्ने भन्ने विषयमा छलफल गरी प्रक्रिया पुर्याउँदैछौँ। उनले पाठ्यक्रम विकास केन्द्रबाट अस्वीकृत पाठ्यपुस्तक पढाइरहेका विद्यालयहरूलाई समेत कारवाही हुने पनि बताएका छन्। संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका 2069 विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम पाठ्यपुस्तक तथा पाठ्य सामग्री लागू गर्नुपर्छ भन्ने बुदालाई विद्यालयको काम कर्तव्य भनी लेखिएको छ। केन्द्रका प्रवक्ता गणेश भट्टराईले मन्त्रालयले प्रकाशकलाई कारवाही गर्न भन्दै पत्र केन्द्रमा पत्राचार गरेको पनि बताएका छन्। हामीले यहाँनिर चर्चा गऱ्यौँ पशुपति शर्माको गीत जुन कक्षा 7 को पाठ्य पुस्तकमा छापिएपछि गीतको शब्द अलिकति उरनठ्याउलो भएको भन्दै विवाद परिरहेको र आजको दिनमा आएर त्यो किताब नै बहिष्कार गरिएको कुरा यो हामीले अगाडि बढायौँ। नेपाली लोकसाङ्गीतिक क्षेत्रसँग सम्बन्धित समाचार साथमा शैक्षिक जगतलाई पनि छोएको समाचार थियो। यति बेला कार्यक्रम लोक झन्कारमा एउटा भाका सुन्छौँ, भाकापछि छोटो विश्राममा जानेछौँ, त्यसपछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रममा। श्रीमतीलाई घर गहना, भाइलाई चाहियो ल्यापटप। श्रीमतीलाई घर गहना, भाइलाई चाहियो ल्यापटप। कसले देख्छ परदेशमा आँसु खस्या टपटप। खटिरहन्छु म दासी झैँ बनेर, सबको इच्छा से परिवारको मुख। कहीँ गए नि पाइन मैले धन फल्ने रुख। भयो जीवन परदेशमा बन्दा कि खोइ त मेरो यतै जिन्दगी। भयो जीवन अर्पण 104.5 मेगाहर्ट्ज। स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो हो कार्यक्रम लोक झन्कार। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजीसम्मको समयलाई लिएर उपस्थित हुने गर्दछौँ। व्यवसायमा तपाईँका लागि लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर छलफल गर्ने गर्दछौँ आजको शुक्रबार व्यवसायमा, र हामीले विविध कुराहरू आजको विषयमा गरिरहेका छौँ। यति बेला मैले गत हप्ता पनि एउटा कुरा उठाएको थिएँ बिमा कुमारी कुराको बारेमा, थप जानकारी आजको कार्यक्रममा अगाडि सार्दैछु। लोक तथा दोहोरी गीतमा कोइली भनेर धेरैले चिन्छन् बिमा कुमारी दुरालाई। दुराले 5000 भन्दा धेरै गीत गाइसकेकी छिन्, तर केही वर्षदेखि उनी गुमनाम जस्तै छिन्। क्यासकेटको बजार सेलाएकोले जाँगर नचलेको उनी बताउँछिन्। काठमाडौँको गङ्गबुमा 3 तले घर बनाएर दिन कटाउँदै आएकी छिन् बिमा कुमारी दुरा। स्वर चल्दा चल्दै पनि बिमाले गीत गाउन अल्छी गरेकी हुन्। सफल गायिकाले परिचित दुरा हिजो आज देश विदेशका कार्यक्रमहरूमा व्यस्त छिन्, तर स्टुडियोमा भने कमै भेटिन्छन्। फ्याट्टा फुट्टा गीत गाएकी दुरा अब आफूले विगतमा गाएका गीतको भिडियो निर्माणको तयारीमा छ। दुराले हामीलाई जानकारी दिनुभयो, भिसिडीको तयारीमा छु, मैले धेरै पहिले गाएको गीतको म्युजिक भिडियो समेत बनाएर श्रोतामा जाने सुरुमा छु। केही मेरा आत्मासँग जोडिएका गीतलाई पुनः रेकर्ड र भिडियो गरी फेरि सङ्गीतमै फर्काने मन छ, दुराले भने। दुराले गाएका धेरै कालोजयी गीतको अझैसम्म पनि भिडियो बन्न सकेका छैन। फुल्यो निमपत्ता, छुट्यो माया जाल, लाइचु माया र चिनो एल्बम लगायतका विविध एल्बमका गीतहरू पुनः नयाँ रेकर्ड गर्न लागेको पनि डिमा कुमारी दुराले बताएकी छिन्। उनी भन्छन्, अहिलेका गीतले धित मर्दैन, त्यति मन छुँदैनन्, त्यसैले पुरानै गीतले मन बुझाउँछु। गीत गाउन नसकेर नभए अल्छी लागेर गीत गाउन छाडेको दुरा प्रस्ट्याउँछिन्। दुराले केही राम्रा गीत बनाएको र अब ती गीत रेकर्डको तयारीमा रहेको पनि जानकारी दिन। दुराले भनिन्, मैले तयार गर्न लागेको भिसिडीमा मेरो आफ्नै जीवनी पनि छ, त्यसैले भिसिडीको काममा लागेकी छु। अन्त्यमा दुराले भनिन्, श्रोता दर्शकले मलाई नबिर्सनुहोला। हामीले डिमा कुमारी दुराको केही प्रसङ्ग यति बेला तपाईँको लागि अगाडि सार्यौँ यहाँनिर। साथमा आजको लागि कार्यक्रम लोक जानकारीको समय सकिएको छ भन्ने इसारा पनि विष्णुबाट पाएँ। आजको कार्यक्रममा हामीले प्रयोग गरेको सामग्रीहरू नेपाली कला वेबसाइटबाट श्री कुमार छेत्रीले लेख्नुभएको सामग्रीहरूलाई कार्यक्रममा स्थान दिएका थियौँ र भोलि फेरि कार्यक्रम लोक जानकारीको समयमा तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र विष्णुलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम लोक जानकारीको व्यवसायबाट बिदा चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओट नजोडिने, च्यापु बाहिर निस्कने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला? ए, तिमीहरूलाई थाहा छैन, ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तो सुकै बाङ्गो टिङ्गो, नमिलेको, छिद्र परेको दाँत, मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि। हजुर, यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन। अब ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर आउँदै हुनुहुन्छ। समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्। विस्तृत जानकारीका लागि ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर प्राली, रत्नगर 2 टाढी, ओम साइराम अस्पताल भवन, फोन 056-562-766।

चितवन, फोन 0556 63 341, एम्बुलेंस 98455 64 222। पूर्वी चितवन के एकमात्र हीरो को आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हीरो कंपनी का सबै मोडल का बाइक तथा स्कूटी उपलब्ध छ। आधुनिक प्रविधि द्वारा बाइक सर्विसिंग, बाइक एक्सचेंज सुविधा, किस्ताबंदी सुविधा तथा संपूर्ण पार्ट सुविधा का लागि हीरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0556 83 119, मोबाइल 98550 61 99। टाढी शोरूम रत्नगर 2 मेन रोड टाढी, फोन नंबर 0556 61 057। स्टाइल परफॉर्मेंस र माइलेज का लागि हीरो मात्र मार्शल इम्पोरियम मा। मनोरंजन का लागि सुनो हजुर रेडियो अर्पण, सुनो हजुर। यस अर्पण खबर को साथ में जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कंकाली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको, प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर, मोबाइल 98450 49 728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68 075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै, फोन नम्बर 0556 63 290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान, दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी, म्याथ, साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटिच्युड मल्टीलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98452 46 174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। अब खबर विस्तारमा, चीनको 2 दिने भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला र चिनिया उप प्रधानमन्त्री वाङ याङ बीच भेटवार्ता भएको छ। कुनमेनको होटल गार्डनमा आज बिहान करिब 45 मिनट 2 सरकारी अधिकारी बीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र चीन बीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा चिनिया सहयोग, नेपालमा हुन लागेको 18 सार्क शिखर सम्मेलन लगायतका सबै विषयमा कुराकानी भएको थियो। भेटमा नेपाली प्रतिनिधि मण्डलको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा, परराष्ट्र सचिव शङ्कर दास वैरागी, चीनका लागि नेपाली राजदूत महेश मास्की, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराई, प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव वसन्त गौतम र वाणिज्य सचिव नारायण गोपाल मलेगु लगायतको सहभागिता रहेको थियो। भेटमा चिनिया उप प्रधानमन्त्रीले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणमा सक्दो सहयोग गर्न तयार रहेको भन्दै, कस्तो संविधान बनाउने भन्ने निर्णय नेपालका राजनैतिक दल र नेपाली जनताले नै निर्णय गर्नुपर्नेमा जोड दिनुभयो। संविधान सभा अन्तर्गतको राजनैतिक सम्वाद तथा सहमति समितिको बैठक सिंहदरबारमा जारी छ। एकीकृत माओवादी नेता डाक्टर बाबुराम भट्टराई नेतृत्वको समितिले संविधान सभाबाट आएका विभागका विषयमा आजबाट छलफल सुरु गरेको हो। विगतको संविधान सभामा विवादित बनेको राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमाथि आज छलफल हुनेछ। उक्त प्रतिवेदनमा रहेको 18 वर्ष उमेर पुगेका नागरिकलाई अनिवार्य सैनिक तालिम दिने कि नदिने भन्ने विषयमा संविधान सभामा मतभेद भएपछि राजनैतिक सम्वाद तथा सहमति समितिमा पठाइएको थियो। संविधान सभामा नेपाली कंग्रेस र नेकपा एमालेका सभासदहरूले 18 वर्ष उमेर पुगेकालाई व्यावसायिक शिक्षा दिनुपर्ने र एकीकृत माओवादीले सैन्य तालिम दिनुपर्ने पक्षमा अडान राखेका छन्। यसैबीच संविधान सभाको बैठक आज पनि बस्ने भएको छ। नयाँ बानेश्वरमा अहिले केही बेरमा सुरु हुने आजको बैठकमा पनि तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन माथिको छलफल सुरु हुनेछ। संघीयतामा देशलाई लैजाँदा एकीकृत माओवादीले एकल जातीय पहिचानको कुरा उठाएको छ भने कंग्रेस र एमाले सामर्थ्यको मुद्दालाई अगाडि सारेका छन्। मधेसवादी दलहरू भने एक मधेस स्वायत्त प्रदेशकै पक्षमा अडिग रहेका छन्। चितवनको बाँदरमुढे घटना भएको आज 9 वर्ष पूरा भएको छ। चितवनको माडी स्थित कल्याणपुर गाविसको बाँदरमुढे खोलामा तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परि 38 जनाको मृत्यु भएको थियो। माडीको अध्यापरी गाविसको बगैबाट भरतपुरका लागि छुटेको ना 1-32-45 नम्बरको बस 2062 साल जेठ 23 गते बिहान 7:45 बाँदरमुढे खोलामा विद्युतीय थ्रापमा पर्दा 38 जनाको मृत्यु भएको थियो। 72 जना घाइते भए थिए। घटनाको स्मृतिमा आज बाँदरमुढे घटना पीडित संघर्ष समिति चितवनले बाँदरमुढे खोलामा शोक सभा गर्दैछ। बाँदरमुढे पीडितहरूको सक्रियतामा बनेको बाँदरमुढे स्मारक उचित संरक्षण हुन सकेको छैन। घटना भएको 9 वर्ष पुगिसकेको भए पनि अझै आफूले राहत र न्याय नपाएको पीडितहरूले गुनासो गर्दै आएका छन्। अफ्रिकी मुलुक कङ्गोमा 300 भन्दा बढी कैदी जेल तोडेर भागेका छन्। कैदी भाग्ने क्रममा प्रहरी सहित 6 जनाको ज्यान गएको छ। पूर्वी सहर बुकाभुमा रहेको जेलमा कैदीहरूले जेल वार्डनको हतियार खोसेर ढोका खोल्न लगाई भागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय प्रहरी अधिकारीका अनुसार भाग्नेको संख्या 301 रहेकोमा 35 जनालाई पक्राउ गरिएको छ। घटनाका बेला जेलमा 1600 जना कैदी रहेका थिए। यसअघि कङ्गो को कटाङ्गा प्रान्तमा रहेको जेलबाट सन् 2011 झन्डै 1000 जना कैदी भागेका थिए। र नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ 2 महिना लामो प्रशिक्षणको लागि पोल्यान्ड जाने भएका छन्। श्रेष्ठलाई पोल्यान्डको प्रिमियर लिग क्लब ज्यागिल्लुना वाइलिस्टकोले प्रशिक्षकको लागि बोलाएको हो। क्लबले औपचारिक पत्र पठाइसकेकोले केही दिनमा भिसा प्रक्रिया पुरा गरी पोल्यान्ड जाने तयारी गरेको श्रेष्ठले बताउनुभयो। क्लबले उहाँको भिसा प्रक्रियामा सहयोग गर्न काठमाडौँको पोलिस कन्सुलेट कार्यालयलाई पत्र समेत पठाएको छ। क्लबले पठाएको पत्रमा श्रेष्ठको प्रशिक्षक जुलाई 11 तारिकदेखि सुरु हुने उल्लेख छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भई, नमस्कार।